एन्टेना फाउन्डेसन नेपालको उत्पादन नेपाल चौतारी, प्रस्तोता राजन पराजुली। नमस्कार, विविध विचारको मदानी कार्यक्रम नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेसनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले रोजेको प्रश्न हो, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकको मस्यौदामाथिको विवाद के हो, यसले पीडितलाई कसरी न्याय दिन्छ। हामीसँग स्टुडियोमा पाउनु हुनुहुन्छ एकीकृत नेकपा माओवादीका नेता खिमलाल देवकोटा, पेसाले अधिवक्ता खिमलाल देवकोटा एकीकृत माओवादीको तर्फबाट पहिलो संविधान सभामा सभासद पनि हुनुहुन्थ्यो। नेपाल चौतारी मार्फत तपाईँको आवाज एकसाथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेसनहरूबाट प्रसारण हुन्छ। कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर 1660013457 मा फोन गर्नुहोस्। फोन नम्बर फेरि एकपटक 1660013457। देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। चार दिनदेखि एकीकृत माओवादीको विरोधका कारण सदन चल्न सकेको छैन। गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाहीको माग गर्दै उनका आमा बुबा भूख हडतालमा छन्। अनसन बसेको धेरै दिन भयो। आरोपमा समातेकाहरू दुईजना चाहिँ हिजो धरोटीमा छुटेका छन्। माओवादीको माग छ द्वन्द्वकालका मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई जिम्मा दिनुपर्छ, चाहे फुजेल प्रकरण होस् वा अरू मुद्दा। यसलाई समष्टिगत रूपमा हेर्नुपर्छ, एक एक छुट्टा छुट्टै ठाउँमा यसलाई हेरिनु हुँदैन भनेर एकीकृत माओवादीले धेरै अगाडिदेखि उठाइरहेको छ। सत्य निर्माण तथा मेलमिलाप आयोग गठनका लागि ए माओवादीकै सहमतिमा बनेको कार्यदलले मस्यौदा संसदमा पेश गरिसकेको छ। मस्यौदामा द्वन्द्वकालका गम्भीर प्रकृतिका घटनामा माफी हुन सक्ने प्रावधान छ भनेर द्वन्द्व पीडित र मानवाधिकारवादीहरूले भनिरहेका छन्। आयोग गठनको कुरा चल्दै गर्दा सर्वोच्च अदालतले केही अघि गम्भीर प्रकृतिका घटनामा संलग्नलाई कारवाही गर्न आयोग पर्खिनु नपर्ने भनिसकेको छ। अन्तर्राष्ट्रिय कानूनले भन्छ, सशस्त्र द्वन्द्वका बेला हत्या, बलात्कार, बेपत्ता, यातना लगायतका घटनामा संलग्नहरूलाई आम माफी दिने निर्णय पीडितको हातमा हुन्छ, त्यो माफी पनि सजाय बिनाको हुन सक्दैन। सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकको मस्यौदाले पीडितले न्याय पाउने वातावरण कसरी बनाउँछ, किन विवादहरू उठिरहेका छन्, त्यसलाई विधेयकले कसरी सम्बोधन गरेको छ, आज हामी यिनै प्रश्नको सेरफेरमा नेपाल चौतारीमा छलफल गर्दैछौँ। हामीसँग अधिवक्ता खिमलाल देवकोटा हुनुहुन्छ, तपाईँ नेता पनि हुनुहुन्छ, त्यसपछि आएर एकीकृत माओवादीभित्र सत्य निरूपण तथा मेलमिलापको लागि सहज वातावरण निर्माण गर्ने काममा पनि तपाईँ महत्त्वपूर्ण ठाउँमा बस्नु भएको छ। तपाईँलाई स्वागत छ नेपाल चौतारी। हजुर, धन्यवाद। सबैभन्दा पहिला खिमलालजी, अहिले यो सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी जुन विधेयकको मस्यौदा धेरै पछि 6 महिनाभित्र सकिने कुरा भनिएको थियो, 5-6 वर्षपछि आइपुग्दाखेरि पनि किन विवादहरू आए? वास्तवमा राजनजी, यो मलाई पनि अनौठो लागेको छ। खास गरी युद्ध विराम आचार संहितामा सही गरिरहँदा 60 दिनभित्र बेपत्ताहरूको स्थिति सार्वजनिक गर्ने भनिएको थियो। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिरहँदा तुरुन्तै संक्रमणकालीन न्यायलाई सम्बोधन गर्नका निम्ति 5 आयोगहरू गठन गर्ने भनिएको थियो, जसमा बेपत्ता आयोग, सत्य निरूपण तथा छानबिन आयोग, वैज्ञानिक भूमि सुधार आयोग, उच्चस्तरीय शान्ति तथा मेलमिलाप आयोग, त्यसपछि राज्य पुनर्संरचना आयोग लगायतका आयोगहरू गठन गर्ने भनिएको थियो। र ती आयोग गठन हुँदै पनि थिए, राज्यको त्यति बेलाको तदारुकता निकै प्रशंसा लायक नै थियो। त्यही बिचमा सर्वोच्च अदालतको एउटा आदेश आयो, जसले के भन्यो भने तिमीले एक्जिक्युटिभ अर्डरबाट आदेश आयोग गठन गर्न सक्दैनौ, ऐन बनाऊ भन्यो। त्यो ऐन बनाउनु पर्ने भएपछि चुनाव चाहियो, संसद चाहियो, संविधान सभा चाहियो, संविधान सभाको रिजल्ट अलिकति अरूले अपेक्षा गरेभन्दा फरक आयो, त्यसले गर्दाखेरि यी आयोगहरू गठन गर्ने कुराका निम्ति अन्तरिम संविधान संशोधन गरियो, सहमतिका ठाउँमा प्रतिपक्ष र सत्तापक्ष बनियो, त्यसले गर्दाखेरि यो दुई भागमा विभाजन हुने तिथि बन्न पुग्दै गर्दाखेरि अहिलेसम्म आइपुग्दाखेरि यसको बहसलाई मैले दुईटा सिरामा विभाजित भएको देख्छु। एउटा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानले मेलमिलापमुखी आयोग बनाउने भन्यो, अदालतको फैसला र अन्तर्राष्ट्रिय समुदायहरूको केही चासो र देशभित्रैका पनि केही विभिन्न मानवाधिकारवादी र नागरिक समाजका नाममा भएकाहरूको आवाज कारबाही मुखी हुनुपर्छ भन्यो। शान्ति सम्झौतालाई हामीले अगाडि बढाउने शान्ति सम्झौताको एउटा अभिन्न अङ्ग यो विषयवस्तु, शान्ति सम्झौताको स्पिरिट अनुसार जाँदा तथ्यहरू स्थापित गर्ने, सत्यलाई जानकारी गराउने, त्यसपछि मेलमिलापको समाजमा मेलमिलापको वातावरण तयार गर्ने, यसको मकसद हुन्छ। शान्ति सम्झौतालाई हामी बिर्सिदिने हो भने घटेका घटनाहरूलाई त प्रचलित कानुनले आपराधिक सूचीमा राख्छ र कारवाही गर्छ। त्यसैले हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन खोजेको हो भने तथ्यहरू स्थापित गर्ने, सत्य जानकारी गराउने, त्यसपछि मेलमिलापको वातावरण तयार गर्ने नै हुन्छ। त्यसो होइन भने कारवाही गर्ने कुरा हुन्छ। त्यस कारण अहिले विवादको विषयवस्तु पनि यही हो। यो दुइटै विवादलाई अहिलेको विधेयकले राम्ररी हल गर्न कोसिस गरेको छ। त्यस कारण यसमा पुरै मेलमिलाप पनि होइन, पुरै माफी पनि होइन, पुरै कारवाही पनि होइन। माफी हो निश्चित रूपमा, लाखौँ भन्दा बढी घटनाहरू घटेका छन्, ती सबैमा मुद्दा चलाउन राज्यको क्षमता पनि पुग्दैन, सबैका सबैलाई मुद्दा चलाउने पनि होइन, तर सबैका सबलाई चाहिँ माफी दिने कुरा पनि होइन। छानिएका गम्भीर प्रकृतिका अपराध र बलात्कार लगायतका मुद्दामा कारवाही गर्ने गरी र अरू बाँकी विषयवस्तुमा मेलमिलाप गर्ने गरी यो विधेयक आएको छ। त्यस कारण यो विधेयक सन्तुलित छ भन्ने म ठान्दछु। अहिले तपाईँले भनेको अब त्यसमा पाले पालो उदाहरणसहित हामी छिचल्दै जाउँ होला। अहिले तपाईँले भन्नुभयो विश्वमा गल्ती गरिसकेपछि अपराधका घटनाहरू भइसके पछाडि कारवाही गर्ने प्रक्रिया राज्यले कानुन बनाएर अगाडि बढ्छ सामान्य अवस्थामा। हामी ले एक तहको राजनीतिक आन्दोलन एकतिरको द्वन्द्वबाट हामी गुजरेर आइसके पछाडि ती विषयलाई ती ढङ्गले सामान्य रूपमा हेरेर जाँदाखेरि नमिल्ने भएकै हुनाले हामीलाई सत्य निर्पन्था मेलमिलाप आयोग चाहिएको, जसले अलिकति मेलमिलापको वातावरण त्यसपछि त्यहाँतिर लैजानुपर्छ भन्ने लाइनको दुई धारका कुराहरू भए। त्यसभन्दा बिचमा पनि एउटा धार छ नि जसले चाहिँ तपाईँको पीडितले न्याय पाएको महसुस गर्ने, यो पीडितले न्याय पाएको महसुस गर्ने भन्ने कुरा नै मुख्य धार हो कि हो? एकदम यहाँ अझ त्योभन्दा अगाडि यसका तिनवटा ट्रेन्ड छन्। द्वन्द्वपछि सङ्क्रमणकालीन न्यायको आरम्भ हुन्छ। द्वन्द्वलाई द्वन्द्वका बेलामा घटेका घटनाहरूलाई सम्बोधन गर्ने तिनवटा ट्रेन्ड, एउटा विद्रोहीले पुरैका पुरै जितेको अवस्था हो भने सत्ता पक्षलाई सम्पूर्ण रूपमा त्यो बेला घटेका घटनाहरूको बारेमा दोषी करार गर्ने, त्यसको निम्ति जिम्मेवार बनाउने र उसलाई चाहिँ जेल हाल्ने लगायतका कामहरू गर्ने। अर्को सत्तापक्षले पुराका पुरा जितेको अवस्था हो भने विद्रोहीका हकमा त्यस्तै गर्ने। विन विन सिचुएसन छ र सम्झौताको माध्यमबाट आएका छन् भने छानिएका गम्भीर प्रकृतिका स्वीकार समाजले स्वीकारै गर्न नसक्ने प्रकृतिका घटनाहरूलाई कारवाहीको दायरामा ल्याउने, बाँकी घटनालाई मेलमिलापको पक्षमा जाने, यी तिनवटा ट्रेन्डमध्ये हाम्रो ट्रेन्ड के हो भन्दाखेरि हामी विन विन सिचुएसनमा आएका हौँ। कसैले जितेका र कसैले हारेका होइन, बरु जित जितको स्थितिमा आएका हौँ र एग्रिमेन्टबाट आएका हौँ। त्यस कारण यो पक्षबाट जाने एउटा अवस्था हो, हाम्रो ठाउँ यहाँ हो। अब तपाईँले गर्नुभएको प्रश्न पीडितले न्याय कसरी पाउँछन् भन्ने कुराका निम्ति पीडितले न्याय पाउने धेरै तरिका हुँदो रहेछन्। अहिले पीडितलाई तपाईँ मेरो छोरा बेपत्ता छ, मेरो छोरालाई अहिले तपाईँले खोजेर ल्याइदिन सक्नुहुन्न, कुनै पनि राज्य भयो भने पनि त्यसले खोजेर ल्याइदिन्न, मेरो छोरा खोजेर ल्याइदिँदा न्याय हुन्थ्यो नि मलाई त, तर त्यो दिन सक्नुहुन्न भने मलाई के दिनु पर्यो भन्दाखेरि यो मेरो छोरा बेपत्ता हुँदाको पीडाका बारेमा मेरो कुरा सुनिदिनु पर्यो राज्यले, अनि यो बेपत्ता भएका नागरिकहरूको स्थिति कस्तो हो, के कारणले बेपत्ता भएको, बेपत्ताका प्रक्रियाहरू कहाँ कहाँ पुगेर बेपत्ता भएको स्थिति हो र अहिलेको स्टाटस के हो भन्ने कुराको राज्यले रेकर्ड राख्ने र त्यो सत्य दुनियाँका अगाडि जानकारी गराइदिने हो भने पीडितहरूका निम्ति सबभन्दा राम्रो उपचार, पीडितहरूका निम्ति न्याय त्यही हुँदो रहेछ। एक दोस्रो चिज, बेपत्ता मात्र नभएर अरू थुप्रै कुराहरू छन्, घटनाका कुराहरू छन्, यातनाका कुराहरू छन्, ज्यान गएका कुराहरू छन्। अहिले सबैलाई आशंका छ मेरो कोही मान्छेको ज्यान गएको छ भने मैले भयभरिका मान्छे चाहिँ मेरो छोराको हत्यामा संलग्न भएका मान्छे होलान् भन्ने म अनुमान गर्न सक्दछु, अनुमान गर्छु, मलाई छुट छ, सब मेरा यी सब अपराधी हुन् भनेर भन्दैछु। तर त्यसले समाजमा न्यायको स्थापना पनि गर्दो रहेछ, शान्तिको स्थापना पनि गर्दो रहेछ। त्यसले तथ्य के ल्याइदिनु रहेछ भने हत्या के कारणले भएको, कस्तो अवस्थामा भएको, को को संलग्न छन् र त्यसको फेरि यस्तो राज्यले बाहिर ल्याइदिने कुरा, ए चिज त यो रहेछ नि भनेर हो, त्यसबाट चाहिँ न्याय प्राप्त गर्ने कुरा रहेछ। तेस्रो कुरा, पीडितहरूलाई अहिले तपाईँले राज्यले सम्मान गरिदिने कुरा त छँदैछ, राज्यले सम्मान गर्नेका साथसाथै राज्यले ती नागरिकहरूको पीडितहरूको अभिभावकत्व लिइदिने कुरा सबभन्दा महत्त्वपूर्ण कुरा त्यहाँ रहेछ। त्यसो गर्ने हो भने न्याय हुँदो रहेछ। होइन भने कति मान्छेले के ठान्छन् भने यो क्रिमिनल जस्टिस सिस्टमलाई चाहिँ बढी गर्ने, फौजदारी न्याय प्रणालीलाई बढी हाबी बनाउने, सङ्क्रमणकालीन न्याय व्यवस्थालाई चाहिँ वास्ता नगर्ने, अनि सबै मान्छेलाई जेलमा हालियो भने पीडितले न्याय पाउँछ भन्ने खालको प्रवृत्ति चाहिँ देखिएको छ। यो प्रवृत्तिले शान्ति स्थापनामा पनि सघाउ पनि पुर्याउँदैन, पीडितलाई न्याय पनि दिँदैन, अनि यसले चाहिँ यो शान्ति प्रक्रियालाई निष्कर्षमा पनि पुर्याउँदैन र पीडितलाई न्यायको यो तरिका पनि होइन। अब यसमै उदाहरणतिर छलफल गर्दैछौँ। अब पछिल्लो घटना छ फुजेलको घटना, अधिकारी कृष्ण प्रसाद अधिकारीको मृत्यु भयो, एसएलसी दिएर फर्केर आइरहेको एउटा बालकको मृत्यु भयो, हत्या भयो, अनि जसको लागि कारवाहीको माग गर्दै बुढा भएका बाबुआमा यति बेला अनसनमा बस्नु भएको छ। तपाईँले अहिले भनेका कुराहरूको आधारमा कुरा गर्ने हो भने उहाँहरूको लागि न्याय के हो? कृष्णप्रसाद अधिकारीको ज्यान गएको छ, सँगसँगै कृष्णप्रसाद अधिकारी जस्ता 16,000 भन्दा बढीको ज्यान गएको छ। कृष्णप्रसादको मात्रै ज्यान, अरूको ज्यान नहुने भन्ने कुरा होइन। र कृष्णप्रसादका बाबुआमा अनसन बस्नुभएको छ, अहिलेसम्म 15-30 लाख रुपियाँ खर्च गर्नुभएको छ, राज्यको खर्च छ, दिनको 5,000 रुपियाँ उहाँलाई इन्जेक्सन मार्फत खुवाएर तन्दुरुस्त बनाएर राखिएको छ भन्ने समाचारहरू पनि आएका छन्। त्यस्तै काम अरूले गरेका छैनन्। त्यस कारण यी लगायत, यस्ता घटना लगायत सबै घटनाका बारेमा उहाँको हत्या भयो कि कसैले हत्या गर्यो कि माओवादीले गर्यो कि अरू कसैले गर्यो कि भन्ने कुराको बारेमा मैले अघि नै भने आशंका मान्छेलाई छ, उहाँहरूले माओवादीलाई आरोपित गर्नुभएको छ, तर उहाँहरूको आरोप त्यो फाइनल होइन। त्यसकारण सत्यनिरूपण आयोग गठन गरौँ, त्यो सत्यनिरूपण आयोगको अनुसन्धान पर्ख्यौँ, त्यसले के भन्छ, त्यसले भनेको अनुसन्धानले ल ठिक छ माओवादीले मारेको रहेछ भन्ने कुरा चाहिँ त्यसले स्थापित गर्यो भने अनि त्यसपछि के गर्ने भन्ने कुरा हो। अहिले नै माओवादीले मारेको, अहिले नै उनी चाहिँ निर्दोष मान्छे थिए भनेर निष्कर्षमा पुग्ने कुरा गलत हुन्छ। यदि यस्तै गरेर अरू बाँकी रहेका 15,999 जनाले पनि यो फलाना फलाना पार्टीका नेताहरूले, यो फलाना पार्टीका नेताहरूले यसरी हत्या गरेका हुन् भनेर भन्दै जाने र ती मान्छेलाई जेलमा नहालेसम्म म चाहिँ अनसन बस्छु तोड्दिनँ भनेर भन्दै जाने हो भने यसले कसैलाई न्याय पनि दिँदैन, शान्ति पनि कायम हुन सक्दैन। अलिकति म गलत भयो भने मलाई सोच्याउनुहोस् न भाइ, म तपाईँलाई सोच्याउँछु। अहिले अधिकारी दम्पतिले भनेको माओवादीले मारे भने होइन, अहिले अधिकारी दम्पतिले भनेको मार्ने मान्छेलाई कारवाही हुनु पर्यो भनेको जुन व्यक्ति हुन्छ पार्टी नै हुन सक्छ हो, मारेका मान्छेलाई कारवाही गर्नुपर्छ भन्ने कुरा अरू बाँकी रहेका 15,999 पनि यस्तै भन्दै जाने हो भने शान्ति प्रक्रियाको स्पिरिट कहाँ गयो? सत्यनिरूपण मेलमिलाप आयोग गठन गर्ने कुरा, त्यसले अनुसन्धान गर्ने कुरा पर्खिने कि नपर्खिने? मेरो विचारमा के हो भने उहाँले ठिक छ त्यो द्वन्द्वको बेलामा घटना भयो, अपराधीहरूलाई कारवाही गर्नुपर्छ भन्ने कुरा उहाँले भन्नुभयो, अरू बाँकी 15,999 पनि भन्नुपर्छ, तर भन्ने कुरा के हो भने उहाँको आफ्नो अनुसन्धानको निष्कर्षबाट होइन, राज्यले स्थापना गर्ने सत्यनिरूपण तथा मेलमिलाप आयोगले अनुसन्धान गर्नुपर्छ। बरु भन्नु पर्थ्यो उहाँले के भने द्वन्द्वकालका घटना शान्ति सम्झौता बमोजिम आयोग गठन गर्ने भनेको त्यो आयोग तुरन्त गठन गरियोस्, यसले तुरन्त अनुसन्धान गरोस् र त्यसले दोषी पत्ता लागेका मान्छेहरूलाई कारवाही गरियोस् भनेर अनसन बसेका अधिकारी दम्पतिले भन्नुभएको भएदेखि त्यो राज्यलाई सघाउ पुग्ने हुन्थ्यो। त्यसो नगरेर सत्यनिरूपण आयोग गठन हुँदै गरेको बेलामा तुरुन्तका तुरुन्त पक्राउ गर्नुपर्छ, तुरुन्तका तुरुन्त जेल हाल्नुपर्छ, तुरुन्तका तुरुन्त कारवाही गर्नुपर्छ जो भनिरहनु भएको छ, यसले सघाउ पुर्याउँदैन र उहाँको माग पनि यसरी पुरा हुन्छ जस्तो मलाई लाग्दैन भन्ने हो। अब यो अहिलेको विधेयक जुन छ नि मस्यौदा, विधेयकको मस्यौदाले अब उदाहरणै लिउँ, तपाईँले भनिहाल्नुभयो अधिकारी जस्तै घटना 15,000 जति छन्, तर समग्रमा विधेयकको मर्म भनेको चाहिँ पीडितले न्याय पाएको महसुस गराउने, जुन तपाईँले अहिले पनि भन्नुभयो, जुन हामी अहिले सबै मलाई लाग्छ मानवाधिकार कर्मी जसरी बोले पनि सबैको मूल मर्म त्यही नै हो। अब यही घटनालाई उदाहरण दिएर भन्नुहोस्, सत्यनिरूपण तथा मेलमिलाप आयोग सन्धि विधेयकले कस्तो खालको प्रावधानहरूको व्यवस्था गरेको छ जसले अनसनमा बसिरहेका अधिकार दम्पतिहरूलाई हामीले न्याय पायौँ भनेर खाना खुवाउने वातावरण सिर्जना गर्छ? खाना त खाइरहनु भएको छ, मुखबाट खानु भएको छैन, तर खाएर जेसुकै छ। यो विषयवस्तुको बारेमा तपाईँले उदाहरणै दिनुभयो, त्यही उदाहरणबाट म भन्छु। अहिले अधिकारी दम्पतिले जसलाई आरोप लगाइरहनु भएको छ त्यसमा सत्यता नहुन सक्छ, सत्यता हुन पनि सक्छ, तर उहाँले भनेकै कुरा फाइनल हुँदैन, उहाँले भनेको कुरा गलतै पनि अहिले भन्न सकिँदैन। तर त्यस कारण चाहिँ उहाँले के गर्नुपर्छ, यो विधेयकले के भन्छ भन्दाखेरि, यसका बारेमा एउटा कम्पिटेन्ट आयोग गठन हुन्छ, त्यो आयोगले अनुसन्धानको प्रक्रिया आरम्भ गर्छ, त्यो अनुसन्धानबाट जे निष्कर्षमा पुग्छ आयोग, त्यो निष्कर्षमा पुगिसकेपछि यो घटनाको सत्य तथ्य के हो त्यो बाहिर ल्याउँछ, बाहिर ल्याइसकेपछि यो घटना यो घटनाबाट निस्किएको निष्कर्षका आधारमा पीडितहरूलाई के परिपूरण दिने त्यो पनि दिन्छ, के गर्दा उहाँहरूलाई न्याय हुन्छ त्यसको निम्ति सिफारिस गर्छ, त्यसपछि यो घटनाका बारेमा मेलमिलाप गर्नुपर्छ कि माफी दिनुपर्छ कि कारवाही गर्नुपर्छ, मुद्दा चलाएर कारवाही गर्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा त्यो अनुसन्धानका आधारमा जे निष्कर्षमा पुग्छ आयोग, त्यो आयोगले त्यो निष्कर्षका आधारमा सिफारिस गर्छ। यति सिफारिस गरेपछि परिपूर्ण त यसै पनि सिफारिस गर्छ गर्छ, के गर्दा उहाँलाई सम्मान हुन्छ, के कृष्णप्रसाद अधिकारीको शालिग बनाइदिएर हुन्छ कि प्रतिमा बनाइदिएर हुन्छ कि बगैँचा बनाइदिएर हुन्छ कि उहाँलाई स्मरण गर्नका निम्ति बनाएर हुन्छ कि गेट बनाएर हुन्छ कि त्यो पनि गर्ला, कारवाही गरेर हुन्छ कि त भन्नु भएन नि, भन्दैछु म त आउँदैछु नि, त्यो पनि गर्ला, त्यो सँगसँगै यो घटनाका बारेमा यो मेलमिलाप गर्ने घटना हो कि माफी दिनुपर्ने घटना हो कि यो विषयमा मुद्दै चलाउनु पर्ने घटना हो कि के हो भन्ने विषयमा पनि आयोगले सिफारिस गर्छ। गरिसकेपछि त्यसका आधारमा राज्यका निकायहरूले मुद्दै चलाउनु पर्ने हो भने त्यति बेला मुद्दा चलाउँछ। अधिकारी दम्पति अहिले हतारिन जरुरी छैन, अहिले हतारिने हो भनेदेखि निष्कर्षमा कहीँ पनि पुगिँदैन भन्ने मेरो भनाइ। अब तपाईँ सर्वोच्चलाई बढी बुझ्नुहुन्छ, अदालती प्रक्रिया तपाईँ बढी बुझ्नुहुन्छ, अदालतले धेरैचोटि बोलिसक्यो, धेरैचोटि उसले के बोल्यो भन्दाखेरि, हामीले भोलि सत्य निर्मता मेलमिलाप आयोगले अहिले तपाईँले सिफारिस भनिरहेका शब्दबाटै बुझिन्छ, त्यो मुद्दा पनि मुद्दा प्रक्रियामा गयो भने न्याय निरूपणको अन्तिम किनारा लगाउने अधिकार सर्वोच्च अदालतसँगै छ, हाम्रो नेपालकै अदालत प्रक्रियासँग छ। भनिसकेपछि सर्वोच्च अदालतले यो नबनिरहेको अवस्थामा पनि मुद्दा चलाउने प्रक्रियालाई चाहिँ रोकिने छैन, यो नियमित प्रक्रियाबाट पनि चलाउनु पर्छ भन्ने आशयको त स्पष्ट रूपमा बताएको छ नि, अस्पष्ट रूपमा बताएको छ, स्पष्ट होइन। म किन यसको म तर्क किन म किन राख्छु भने, सर्वोच्च अदालतले धेरै पटक आदेश गर्यो तर धेरै थरी आदेश पनि गरेका छ। सर्वोच्च अदालतका सुरु सुरुका आदेशहरू यो विषयवस्तु विस्तृत शान्ति सम्झौताको विषयवस्तु हो, त्यसो भएको हुनाले नियमित अदालतबाट यो विषय हेर्ने होइन, यो सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने भएको हुनाले अहिले तत्काल यो मुद्दामा केही गर्नु परेन, पक्राउ गर्ने लगायतका काम नगर्नु भनेर आदेश पनि गरे। कसलाई गर्यो त्यो आदेश? यो केशव राई लगायतका ओखलढुङ्गाको केशव राई समेतको मुद्दामा यो आदेश गरेका छ, हेर्नुहोस् है, तर यसको चर्चा धेरै हुँदैन। अनि त्यसपछि फेरि सर्वोच्च अदालतको अर्को बेन्चले पनि के भन्यो भने, मुद्दा चाहिँ रिट चाहिँ खारेज गर्छ, हेर्नुहोस् है, रिट जारी गर्ने कि खारेज गर्ने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो, जे कुरामा माग गर्यो त्यो कुरामा मात्रै अदालतले बोल्ने हो, माग गरेको कुरामा रिट खारेज गर्छ, तर मागै नगरेको कुरामा अदालत, म यहाँ चाहिँ जान्ने भएरै भन्छु, जान्ने भएर के भन्छ भने, होइन सत्य निरूपण आयोग गठन गर्नुपर्ने, 7 वर्षसम्म पनि गठन नगरेका हुनाले अनि पीडितहरू सधैँभरि त्यो आयोग गठन गरेर कुरेर बस्न सक्दैनन्, त्यसकारण नियमित फौजदारी प्रक्रियाबाट पनि जान आपत्ति हुँदैन भन्ने ढङ्गको कुरा बोल्छ। त्यो बोलेको कुरा चाहिँ के हो, मेरो विधि शास्त्रीय मान्यता, मैले पढेको मैले बुझेको कुराले भने, फैसलाका दुईवटा आधार हुन्छन्, एउटा चाहिँ ओबिटर डिक्टा भन्छ, अप्रासङ्गिक कथन, अर्को चाहिँ स्टेरो डेसिसी भन्छ, निर्णयाधार भन्छ, निर्णयाधार चाहिँ नजिर हुन्छ, जे विषयमा रेट जारी गर्नुपर्ने खारेज गर्नुपर्ने भन्ने कुरा चाहिँ त्यो त्यसको निर्णयाधार हो, त्यो चाहिँ बाध्यकारी हुन्छ, तर ओबिटर डिक्टा अप्रासङ्गिक कथनका रूपमा चर्चा गरेका विषयवस्तु ती नजिर पनि हुँदैनन्, ती फैसला पनि हुँदैनन्, ती आदेशका अङ्ग पनि हुँदैनन्, अङ्ग त भयो त्यहाँभित्र पेटबोलीका कुरा भए, मनमा लागेका कुरा बोले, मनमा लागेका कुरा बोल्दैमा नियमित फौजदारी अदालत चाहिँ एक्टिभ हुन्छ भनेर भन्ने कुरा बेठिक हुन्छ। म अर्को कुरा चाहिँ मैले थप्न खोजेको के भने, यहाँ दुईवटा एङ्गल भए, एउटा विस्तृत शान्ति सम्झौताको एङ्गल र स्पिरिट एउटा, जसले चाहिँ तथ्य स्थापित गर, सत्य जानकारी गर, त्यसपछि मेलमिलाप गर भन्ने यो स्पिरिट भयो, अर्को कारवाहीको स्पिरिट भयो। मैले अघि भने संसारमा 3 ट्रेन, त्यो मध्येमा सर्वोच्च अदालत चाहिँ कारवाही गर्ने ट्रेनमा गयो, यी फैसला अघिल्ला फैसला चाहिँ मेलमिलापको ट्रेनमा गए, र अहिलेको यो विधेयकले चाहिँ मेलमिलाप पनि कारवाही पनि, मेलमिलाप गर्नुपर्नेलाई मेलमिलाप, कारवाही गर्नुपर्नेलाई कारवाही भनेर यसले चाहिँ यो विषय हल गरेको छ। तपाईँले अघिदेखि यो विशेष शान्ति सम्झौतालाई जोडिरहनु भएको छ, तपाईँले पनि त्यही विशेष शान्ति सम्झौता पढेको, मैले पनि त्यही विशेष शान्ति सम्झौता पढेको, तपाईँले त्यो मेलमिलापलाई चाहिँ कारवाहीबाट छुट्याएर हेर्नुभयो, मैले चाहिँ त्यो विस्तृत शान्ति सम्झौतामा राखिएको शब्द मेलमिलाप भनेको कारवाही गराएर हुनसक्छ, माफी दिएर हुनसक्छ, दुइटै गरेर हुनसक्छ, पीडितलाई न्याय दिएर मेलमिलापको वातावरण बनाउने भनेर बुझेँ, कसरी यति फरक बुझाइ? तपाईँले एकदम ठिक भन्नुभयो। योभन्दा अगाडिका सबै विधेयकहरूको प्रस्तावनामा विस्तृत शान्ति सम्झौताको रेफर गरिएको थिएन, विस्तृत शान्ति सम्झौता त्यहाँ हालिएको थिएन। अहिलेको विधेयकमा विस्तृत शान्ति सम्झौताको 5.2.5 जसले के भन्यो भने द्वन्द्वका क्रममा घटेका घटनाहरूको सम्बन्धमा सत्य तथ्य स्थापित गर्ने र समाजमा मेलमिलापको वातावरण तयार गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गर्ने छन् भन्यो। त्यो कुरा यहाँ राख्यो, त्यही चिजलाई अन्तरिम संविधानको धारा 33 ध मा पनि राख्यो। यो दुइटै कुरा अहिले प्रस्तावनामा राखिएको छ, यो मूल स्पिरिट यो हो। अब अर्को ट्रेन कता गयो भने कारवाही कि कारवाही, कारवाही गरेपछि मात्रै न्याय हुन्छ। मानिलिउँ संक्रमणकालीन न्याय भनेको मान्छेलाई थुनामा राख्ने, जेलमा हाल्ने मात्रै न्याय हो भन्ने बुझे केही साथीहरूले, त्यसरी बुझे, बुझ्न पाइन्छ। त्यसरी बुझेको कारणले गर्दाखेरि यो यो विषयवस्तु असाध्यै गिजोलियो। गिजोलिसकेपछि अब राज्यको जिम्मेवार राजनीतिक दलको दायित्व के हुन गयो भने मेलमिलाप त मेलमिलापै हो यसको यसको स्पिरिट, तर मेलमिलापभित्र चारवटा कम्पोनेन्ट पर्छन् भनेर हामीले राख्यौँ। तपाईँले भनेको शब्दमा परिपूरण पनि हुन्छ, मेलमिलाप पनि हुन्छ, माफी पनि हुन्छ, कारवाही पनि हुन्छ, मुद्दा पनि चलाउँछ। त्यस कारण हो यो मेलमिलापको हामीले डेभलप गरेको कन्सेप्ट भन्नुहोस् न, मेलमिलापको हिसाबले चाहिँ कारवाही भन्दैन। तर अब हामीले के भन्यौँ भने हामी नै जिम्मेवार भएर कतिपय घटनाहरू राज्यको नीतिभन्दा विपरीत, विद्रोहीको पनि नीतिभन्दा विपरीत, कुनै सभ्य समाजले स्वीकार गर्न नसकिने त्यस्ता खालका घटनाहरू भएका छन् भने तिनलाई क्षम्य गर्न हुँदैन भन्ने चाहिँ कुरामा त हामी नै आइसक्यौँ। भने चाहिँ अहिलेको विधेयकको मस्यौदाले कारवाहीको कुरा पनि गर्यो, मेलमिलापको कुरा पनि गर्यो, माफीको कुरा पनि गर्यो, क्षतिपूर्ति निरूपण परिपूरण त्यसको कुरा पनि गर्यो। केही श्रोताहरू पर्खेर बस्नु भएको छ, म उहाँहरूको लिइहाल्छु, त्यसपछि अझै हामी यसमा अझै छिर्नु पर्नेछ। दिनेश भण्डारी हुनुहुन्छ, दाङबाट हुनुहुन्छ। दिनेशजी नमस्कार। हजुर नमस्कार, नेपाल चौतारीमा स्वागत छ। दिनेशजी तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ। हजुर, मेरो अतिथिजीलाई नमस्कार। नमस्कार, मेरो प्रश्न के रहेको छ भनेपछि द्वन्द्वकालमा घटेका घटनाहरूको सत्य तथ्य कुरा बाहिर ल्याई पीडितहरूलाई न्याय दिने काम सत्य निरुपयोग मेलमिलापको हो, तर त्यति बेलाको घटनाक्रम बुझ्दाखेरि कतिको छोरी बुहारी आमा बहिनीमाथि दिन दहाडे बलात्कार भएको अवस्था थियो, कसैलाई झुन्ड्याएर मारेको अवस्था थियो, कसैलाई किला ठोकेर मारेको अवस्था थियो, के यस्ता अपराधीलाई आम माफी दिन सकिन्छ? हामी रेडियो सुनिरहनु भएका सम्पूर्णलाई यो यस विषयमा प्रश्न पारिदिनुहुन्छ कि? आशावादीमा छु। हस्, धन्यवाद दिनेश भण्डारीजी दाङबाट। अरू केही श्रोताहरू बस्नु भएको छ, केही कुरा उस्तै पनि हुनसक्छ, एकचोटि उहाँहरूको पनि आवाज सुनौँ। हामीसँग कमल घरती मगर हुनुहुन्छ, रोल्पाबाट हुनुहुन्छ। कमलजी नमस्कार। कमलजी, कमलजीको टेलिफोनमा समस्या आयो, रोल्पा पर्नुहोस्। तेह्रथुमबाट हामीसँग गगन सवाल लिम्बुजी हुनुहुन्छ। लिम्बुजी नमस्ते। हजुर नमस्ते। हजुर गगनजी भन्नु। हजुर हिमाल देवकोटाजी नमस्कार। नमस्कार। हजुरले मेरो जिज्ञासा के छ भने सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन गरी विगत द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका नागरिकहरूको छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन पनि सरकारको नाममा अन्तरिम आदेश जारी गरे पनि सरकारले यो सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न सरकार त्यति गम्भीर भएको देखिँदैन, र तपाईँहरू पनि विस्तृत शान्ति सम्झौता विपरीत आयोग नबनाई विगत द्वन्द्वकालका मुद्दालाई उठाउन मिल्दैन र दोषीलाई कारवाही गर्न मिल्दैन भनेर भन्दै हुनुहुन्छ। त्यसैले अधिकारी दम्पति जस्ता हजारौँ द्वन्द्व पीडितहरूले न्याय कसरी र कहिले पाउने? हस्, धन्यवाद गगन सवाल लिम्बु तेह्रथुमबाट हुनुहुन्थ्यो। कञ्चनपुरको एउटा लिइहालेँ मैले साथीलाई, त्यसपछि म तपाईँबाट आउँछु। भूपेन्द्र केसी हुनुहुन्छ। भूपेन्द्रजी नमस्ते। हजुर सर नमस्ते। अतिथिजीलाई नमस्ते। नमस्ते। हजुर छ नि त, माओवादी पार्टीले अधिकारी काण्डको विषयमा कुरा नमिल्दा अहिले जो संसद बैठक अवरुद्ध गरिरहेको छ, के एउटा सानो घटनाको निम्ति त्यसरी संविधान निर्माण गर्ने कार्यलाई अवरुद्ध गर्नु के उचित हो? अनि तपाईँहरू अन्यायमा परेकालाई न्याय दिन चाहनुहुन्छ कि हुनु हुँदैन? हुन्छ भने अधिकारी दम्पतिहरूले कहिले न्याय पाउँछन्? अनि तपाईँहरूले अहिलेको अदालतको गरेको फैसलाको सम्मान गर्नुहुन्छ कि हुँदैन? अनि अर्को कुरा यो छ कि तपाईँले संविधान सभाको चुनावको बेला हामी जुनसुकै अवस्था पनि सडक सङ्घर्ष अथवा चक्काजाम नेपाल बन्द जस्ता कार्य गर्दैन गर्ने भनेर घोषणा पत्रमा आफ्नो प्रतिबद्धता जनाउनु भएको छ, तर अहिले आएर तपाईँ त्यो गोर्खा फुजेलको काण्डको विषयमा अहिले सडक सङ्घर्षमा पनि जान सक्ने सक्छौँ भनेर भन्नुहुन्छ, के यो उचित हो? हस् धन्यवाद। कञ्चनपुरबाट भूपेन्द्र केसी हुनुहुन्थ्यो, पालै पालो छ चल्दैछौँ। सबभन्दा पहिला दाङको साथीले भन्नुभयो, दाङको साथीलाई मैले अलिकति बुझिने ढङ्गले तपाईँलाई प्रश्न गरेँ, के विषय के घटना के प्रवृत्ति माफीमा जान योग्य हो के होइन भन्ने कुरा स्पष्टसँग विधेयकको मसौदाले बोल्छ दिनेशले राखेको प्रश्नको सन्दर्भमा बलात्कारलाई त हामीले क्याटागोरिकल्ली के भन्यौँ भने बलात्कारका मुद्दा कुनै पनि अवस्थामा क्षम्य हुँदैनन्, तिनलाई कारवाहीको दायरामा ल्याउनुपर्छ, मुद्दा चलाउनुपर्छ। तर हाँसो लाग्दो कुरा के भयो भने बलात्कारको मुद्दामा मुद्दा चलाउने हदमा 3 महिनाको हुन्थ्यो, द्वन्द्वकालका मुद्दा 3 महिना सकिसके, अहिले मुद्दा चलाउँछु भनेर मुद्दा चल्न सक्दैन थियो। त्यसकारण हामीले अध्यादेशमा के व्यवस्था गरेका थियौँ भने यदि हदमात गएको रहेछ भने पनि अनुसन्धानबाट निष्कर्षमा पुगेर मान्याधिवक्ताले मुद्दा चलाउने निर्णय गरेको मितिले 35 दिनभित्र मुद्दा चलाउनका निम्ति बाधा पर्ने छैन भनेर राखेको व्यवस्थालाई सर्वोच्च अदालतले मैले भन्छु बुझ्दै नबुझिकन यस्तो हदमाद लिमिट गरिदिएँ भनेर त्यसलाई पनि फालिदियो, त्यो दुर्भाग्यको कुरा हो। तर हामीले यो यस्ता विषयवस्तुलाई मुद्दा चलाउनुपर्छ भन्यो, जस्तो झुन्ड्याएर किला ठोकेर बलात्कार गरेर मारेका घटनाहरू छन् भनेर तपाईँले भन्नुभयो, हो त्यस्तै घटनाहरू छन्। तर ती घटनाहरूको अनुसन्धान चाहिँ राज्यको आधिकारिक निकायले गरोस्, गरिसकेपछि कुन चाहिँ मुद्दा कारवाहीका निम्ति कुन चाहिँका निम्ति माफी र मेलमिलापका निम्ति भनेर छुट्याउन सकिन्छ, यो व्यवस्था चाहिँ यो विधेयकमा गरिएको छ भन्ने मेरो भनाइ हो, मेरो स्पष्ट गर्न चाहन्छु। तपाईँ म भूपेन्द्रजीकोमा गएँ, भूपेन्द्रजीकोमा जाँदाखेरि तपाईँले भन्नुभयो यो अधिकारी दम्पतिको एउटा सामान्य घटनालाई लिएर तपाईँले सदन अवरुद्ध गर्नुभयो भन्नुभयो, तपाईँलाई सामान्य लागेको होला। मैले बुझेको यदि यो शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण अङ्ग सत्यनिर्पण तथा मेलमिलाप आयोगलाई गठन नगर्ने कुराको दिशामा सरकार जान खोजेको हो भने लेखेर राख्न शान्ति प्रक्रिया भत्कियो, फेरि युद्ध सुरु हुन्छ, फेरि द्वन्द्व सुरु हुन्छ। त्यस कारण त्यो द्वन्द्व सुरु नहुने कष्टमा यो विषयवस्तुलाई बेलैमा सच्याउन जरुरी छ, बेलैमा सच्याउनका निम्ति यो विषयवस्तुलाई हामीले अहिले ल्याएका हौँ। त्यसमा त्यसमा अझै छिर्छु, तर मलाई अझै अर्को तपाईँले जोडिहाल्नु, अनि अर्को आयोग गठनको कुरामा तत्परता नदेखाएको भन्नुभयो, हामीले म फेरि यस्तै बताउँछु, हामीले जति विस्तृत शान्ति सम्झौतामा सही गरिसकेपछि संविधान सभाको चुनाव हुनुभन्दा अगाडि टिओआर गठन गऱ्यौँ, आयोग गठन गऱ्यौँ, 2 साथीहरूको नाम पनि राख्यौँ, शपथ हुन बाँकी थियो, सर्वोच्च अदालतले ऐन बनाएर मात्रै गर भनिदियो, रोकियो। संविधान सभाको चुनाव भयो, चुनाव भइसकेपछि विधेयक प्रस्तुत भयो सदनमा, त्यो विधेयक पास हुन सकेन, विधेयक सदनबाट फिर्ता लिएर अध्यादेश जारी गरियो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला, दोस्रो सरकारले त्यसलाई ओन गरिदिएन, त्यसपछि फेरि अर्को विधेयक आयो, त्यो विधेयकका बारेमा फेरि छलफल भयो, अन्तिम रूपमा पुग्यो, पछि डाक्टर भट्टराईको पालामा अध्यादेश जारी भयो, अदालतले स्टे अर्डर गरिदियो। हाम्रा पालामा प्रत्येक पटक प्रयत्न भइराखेको छ आयोग गठन गर्नका निम्ति, तर अरू दलहरूको भन्ने विश्वासको अलिक सङ्कट हो। म तपाईँलाई मैले अहिलेकै विषयमा छिर्छु, तपाईँले भन्नुभयो नि बलात्कार जस्ता गम्भीर बलात्कार र गम्भीर प्रकृतिका अपराध गम्भीर हो, मैले यहीँनिर तपाईँलाई जोड्न खोजेको के भने अन्तर्राष्ट्रिय सिद्धान्तहरूले के भन्छ भने गम्भीर प्रकृतिका अपराधभित्र के पर्छ भन्ने कुरा चाहिँ बोल्छ बोल्दैन, जस्तै मान्छेले भ्रम पारेका छन् कुन चाहिँ अन्तर्राष्ट्रिय सिद्धान्त, मलाई गजब लाग्यो नाभी पिल्लेको स्टेटमेन्टमा अन्तर्राष्ट्रिय कानुनको विपरीत, कुन चाहिँ अन्तर्राष्ट्रिय कानुन, कुन चाहिँ अन्तर्राष्ट्रिय सन्धि, कुन चाहिँ अन्तर्राष्ट्रिय सन्धिले भन्छ कि यी मुद्दा चाहिँ अपराधी हुन् भनेर कुन चाहिँले भन्छ? त्यस कारण यो भ्रम नपरौँ। हामीले के भन्यौँ भने अन्तर्राष्ट्रिय मान्यता अन्तर्राष्ट्रिय सिद्धान्त किन चाहियो, हाम्रै सिद्धान्त हाम्रै सिद्धान्त आधारमा गम्भीर प्रकृतिका अपराध छन् भनेर प्रत्येकलाई गम्भीर तपाईँले भनेर हुँदैन मैले भनेर हुँदैन भन्न कसले पर्यो भने राज्यले गठन गरेको आयोगले, यी चाहिँ गम्भीर प्रकृतिका अपराध हुन् यिनमा माफी हुन सक्दैन भन्यो भने तिनमा मुद्दा चल्न सक्छ। जस्तो अब तपाईँले फेरि अन्तर्राष्ट्रिय भनेर कसले डिसाइड गर्छ भनेर भन्दा संयुक्त राष्ट्रसङ्घ जो चाहिँ विश्वका अधिकांश राष्ट्रहरूको कानुनलाई नजिकबाट निहाल्छ, उसले महासन्धि सन्धि विभिन्न खालका चाहिँ छलफलको प्रक्रियाबाट कानुनहरू बनाउन सहयोग पनि गर्छ, ती त्यो देशले हेरिरहेको विश्वभरि द्वन्द नेपालमा त चलिरहेको छैन, तपाईँलाई म पालै पालो भन्दै जान्छु कि बेपत्ता गम्भीर मानवाधिकार उल्लङ्घनको विषय होइन हो, त्यसपछि के भन्न मानव नरसंहार ठुलो सङ्ख्यामा चाहिँ तपाईँको मान्छेहरूलाई चाहिँ मारिनु एकै ठाउँमा, जस्तै तपाईँ माडीको घटनाको कुरा गरेँ, दोलखा रामेछापको घटनाको कुरा गरेँ, त्यो गम्भीर मानवाधिकार उल्लङ्घनको घटना कुन जोडिएला? तपाईँले ल्याउन खोजेको कुरा मैले बुझेँ, रोम विधान भनेर भन्न खोज्नुभयो, रोम विधानले चारवटा अपराधलाई गम्भीर मानवाधिकार उल्लङ्घनका गम्भीर प्रकृतिका घटना भन्यो, तर दुर्भाग्य सौभाग्य जेसुकै भन्नुहोस् अमेरिका जसले रोम विधानको पक्ष बनेको छैन, हाम्रा छिमेकी मुलुक चीन र भारत त्यसको पक्ष राष्ट्र बनेका छैनन्, संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्यहरूमध्ये सुरक्षा परिषदका स्थायी सदस्यहरूमध्ये अधिकांश त्यसको पक्ष बनेका छैनन्, अनि त्यसलाई के भन्नुहुन्छ? त्यो त आफ्नो आफ्नो राष्ट्रको सार्वभौमिकतामा मौलिक खालको सत्य निर्बन्धता मेलमिलाप आयोग बनाउँदैछौँ भने खेमलाल देव कोटालाई लाग्छ कि बेपत्ता गम्भीर मानवाधिकार उल्लङ्घनको घटना हो, मलाई लाग्छ, हामी नेपालीहरूलाई लाग्छ, सबैलाई लाग्छ भने यो विधेयकको जुन मस्यौदा छ त्यसले बलात्कार बाहेक अरू जुन अन्तर्राष्ट्रिय सिद्धान्त अन्तर्राष्ट्रिय व्यवहारहरूमा पनि गम्भीर मानवाधिकार उल्लङ्घनका घटना हुन् भनेर बुझाउन सकिन्छ, ती कुराहरू किन परेनन्? छन् विधेयकमा, प्रत्येक अपराधको प्रत्येक मुद्दाको फेयरिस त तपाईँले खोज्नुभयो भनेदेखि त त्यहाँ छैन, फेयरिस त छैन कुनै पनि, ल मानिलिउँ एकचोटि ज्यान मुद्दा गम्भीर अपराध हो, तर ज्यानको प्रकृति हेर्नुपर्छ, बच्चाले दुध खान मानेन भनेर एक झापड लगाउँदाखेरि ज्यान गयो भने त्यो गम्भीर प्रकृतिको अपराध मानिन्न, रक्षा शिक्षा गर्नेले चाहिँ पढेन यसलाई चाहिँ थप्पड दिन्छु भनेर थप्पड दिँदाखेरि ज्यान गयो भने त्यो चाहिँ गम्भीर प्रकृतिको अपराध मानिन्न, यस्ता किसिमका, त्यसकारण हामीले के भन्यो भने तपाईँले गम्भीर भनेर मैले गम्भीर भनेर हुँदैन भन्नु कसले पर्यो भने राज्यको आधिकारिक निकायले अनुसन्धानको आधारमा यो गम्भीर हो यो गम्भीर होइन भनेर भन्नु पर्यो, बाहिर कसैले चिच्याएको भरमा होइन भन्ने मेरो फेरि पनि आग्रह, यदि बाहिर चिच्याएको भरमा हुने हो भने भिडले निर्णय गर्छ नि, जसले बढी मान्छे ल्याउन सक्छ, जसले बढी भिड गर्न सक्यो, जसले मनी मसल प्रयोग गर्न सक्यो, जसले डनहरू जम्मा गर्न सक्यो, त्यसले गरेको कुरालाई हामीले चाहिँ आधिकारिक मान्न हुन्छ? ए केही श्रोता पर्खेर बस्नु भएको छ, ईश्वर भट्टराई हुन्छ सरलाईबाट हुन्छ, ईश्वरजी नमस्कार। नमस्कार सर, नमस्कार। हजुर ईश्वरजी, छोटोमा आफ्नो कुरा राखिदिनुहोस् र अतिथि सरलाई पनि मेरो नमस्कार। सर नमस्कार। सर एउटा हामीलाई चाहिँ के भने यो द्वन्द्वकालीन घटनामा यो अधिकारी दम्पतिको चाहिँ सर साह्रै चर्चा आयो, देशसम्म थिएन विदेशमा पनि अहिले सर धेरै चर्चा छ, यो अधिकारी दम्पतिको बारेमा उनीहरू अहिले आमरण अनसनमा छ, मरण जीवन मरण अवस्थामा छ, त्यस अवस्थामा केही महिना अगाडि वरिष्ठ नेता पूर्व प्रधानमन्त्रीहरू माधव कुँवर नेपाल डाक्टर बाबुराम भट्टराई झलक खनाल लगायत नेताहरू गएर अधिकारी दम्पतिहरूलाई सर यसरी अनसन तोड्नुहोस् अब तपाईँको माग पुरा हुन्छ अब तपाईँलाई कारवाही हुन्छ भनेर स्वयं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भनेको हामीले टेलिभिजन प्रसिद्ध देख्यौँ, र अधिकारी दम्पतिले के छ भनेदेखि तपाईँ सत्तामा भएको बेलामा सक्छ भने कारवाही मलाई गरेर देखा उड्नु र होइन मैले गराएको हत्या भने तपाईँले भन्नुभयो तपाईँले के कारवाही गर्नुहुन्छ भन्दाखेरि होइन तपाईँलाई कुनै व्यक्तिहरूले त्यस्तो झुटो आरोप लगाएला मैले त्यस्तो बोलेको होइन त्यस कारणले अब तपाईँहरूको माग पुरा हुन्छ अनसन तोड्नुहोस् भनेर प्रत्यक्ष हामीले सुनेको देखेर हामीलाई खुसी पनि लाग्यो, र अधिकारी दम्पतिले अनसन पनि तोडे, आज त्यही पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो तपाईँको यसलाई आममाफी हुनु र यसलाई तपाईँ के छ नि यो सत्तै मेलमिलाप आयोग गठन गरेर आमाफी दिनुपर्छ भनेर जुन भन्नुभएर सदन अवरोध गर्नुभयो, आज पौने दुई करोड अथवा दुई करोड नेपाली जनताले हेरिरहेका छन्, यसरी एउटा राजनेता पूर्व प्रधानमन्त्रीले देश जनतालाई टार्दाखेरि हामीलाई दुःख लागेको छ, तपाईँलाई कस्तो लागेको छ प्रश्न पार्नको लागि म हार्दिक अनुरोध गर्छु। सरजी तपाईँले अलि आग्रहका साथ यो विषयवस्तुलाई प्रस्तुत गर्नुभयो, तपाईँले प्रस्तुत गरेका तथ्यहरू सही छैनन्। सही के हो भने अधिकारी दम्पतिले जे गर्नुभएको छ त्यसले बेठिक बाटोतिर लैजान्छ, त्यो ठिक बाटो होइन, अनि डाक्टर बाबुराम भट्टराईले चाहिँ आम माफी दिनुपर्छ भनेर विधेयक प्रस्तुत गर्नुभएको कुरा पनि साँचो होइन, म अधिकारी दम्पतिकै सन्दर्भमा कारवाही गर्नुपर्छ भनेर अभियुक्त बनाइएका बुढो मान्छेलाई भेट्न जाँदाखेरि उहाँले के भन्नुहुन्थ्यो भने मलाई प्रधानमन्त्री बनाए बनाऊ नत्र म पनि आमरण अनसन बस्छु भन्यो भने तपाईँले मलाई प्रधानमन्त्री बनाउनुहुन्छ भनेर प्रश्न गर्नुभएको थियो, मसँग त्यसको जवाब थिएन, त्यस कारण सबै कुरा अनसन मार्फत हल खोज्ने हो भने यो मुलुकमा कानुन पनि चाहिँदैन, शासन चाहिँदैन, सरकार चाहिँदैन, संविधान चाहिँदैन, संविधान सभा चाहिँदैन, यस्तो कुराभयो तपाईँले पनि तथ्य गलत ढङ्गले प्रस्तुत गर्नुभयो, किनकि एउटा अभियुक्तले मलाई अनसन पाउँदैन तर राज्यले न्याय दिने उसको सबैभन्दा पहिलो दायित्व, एकदम ठिक हो, अधिकारी दम्पतिले जसरी त्यो अटेर गरेर, हुन त अनसन हो कि होइन मैले अघि नै भनिसकेँ, अटेर गरेर उहाँ बसिरहनु भएको छ, अनि अनसन बसेकै भरमा चाहिँ कारवाही गर्ने हो भने कानुन किन चाहियो? कानुन बनाउनु परेन। त्यसो भने म पनि अनसन बस्छु र म पनि त्यो त्यति बेला टाउको मूल्य तोक्नेहरूलाई, त्यति बेला 80% भन्दा बढी मान्छे मार्नेहरूलाई, जो अहिले सरकारमा हुनुहुन्छ, मन्त्री पदमा हुनुहुन्छ, ती सबलाई चाहिँ जेल हाल्ने हो भने हाला, होइन भने म पनि मन्त्री होस् प्रधानमन्त्री होस् हो, त्यो ठिक तरिका। हामी शान्ति प्रक्रियामा किन आयौँ? शान्ति प्रक्रियाले त्यसो भन्दैन। त्यसो गर्दै जाने हो भने हामी फेरि द्वन्द्वमा फर्किन्छौँ र फेरि हिजो बिर्सिएका पनि घटनाहरूलाई जित्ने गरी अरू हत्याको श्रृङ्खला अगाडि बढ्छ। त्यो बाटो बेठिक हो, त्यस कारण त्यो बेठिक बाटोमा नजाउँ, शान्ति प्रक्रियाको स्पिरिट अनुसार हामी जाउँ भनेको हो। त्यस कारण अधिकारी दम्पतिजीलाई सम्झाइदिनुहोस् यो तरिकाले बेठिक ठाउँमा पुर्याउँछ भनेर, तपाईँले न्याय पनि पाउनुहुन्न भनेर, तपाईँले न्याय पाएको अनुभूति पनि हुँदैन भनेर भनिदिनु पर्यो भन्ने मेरो आग्रह। सागर कोइराला दैलेखबाट हुनुहुन्छ, म सरस्वती श्रोताहरू लिइहाल्छु है। सागर कोइराला दैलेखबाट हुनुहुन्छ, सागरजी नमस्कार। हजुर नमस्ते, आजुबाजुज्यूलाई पनि नमस्ते। नमस्कार। मेरो प्रश्न, जुन अहिले बन्दै गरेको सत्य निर्मूल तथा मेलमिलाप आयोग छ, यो आयोग यहाँभन्दा पहिला पनि भनेको जुन मल्लिक आयोग र रायमाझी आयोग भने त्यही अनुकूलको बन्दै छ कि, या गएर सत्य तथ्य चाहिँ बाहिर निकालेर दोषीलाई कारवाही बनाउने, दोषीलाई कानुनी यो प्रश्न हामीले गर्नै पर्ने थियो। सागर कोइराला दैलेखबाट हुनुहुन्थ्यो, म उत्तम पोखरेजीलाई लिइहाल्छु, बुटलबाट हुनुहुन्छ। उत्तमजी नमस्ते। हजुर नमस्कार। हजुर उत्तमजी, अनि अतिथिज्यूलाई पनि नमस्कार। यो द्वन्द्वकालको समयमा जुन मेरो विचारमा चाहिँ दोहोरो भिडन्तमा मारिए त्यसको बारेमा के होला होइन, बाँकी जुन राज्य स्तरबाट अनि विद्रोही पक्षबाट जनताहरू मारिएका छन् यसलाई चाहिँ कसरी समाधान गरिन्छ, अनि जुन पीडितहरूले आजसम्म शान्ति सम्झौता भएको नि 4-5 वर्षभन्दा त बढी भइसक्यो, न्याय पाउनु भन्दा नि ढिलो न्याय पाउनु चाहिँ अझै पीडादायक हुन्छ, अनि कसरी यसलाई अगाडि बढाइन्छ, अनि यो अधिकारी दम्पतिजीले जुन अहिले काम गरिरहनु भएको छ, अनसनमा हुनुहुन्छ उहाँहरू, कमसेकम एकजनाले दुईजनाले भए पनि राज्यलाई धकझगाउने काम चाहिँ गरिरहेको छ। 6-7 वर्षको समयमा हाम्रा नेताहरू यत्रो माओवादीकै पनि दुईवटा प्रधानमन्त्री हुनुभयो, अन्य दलका पनि हुनुभयो, आजसम्म काम अगाडि बढाइएको छैन, अझै पनि काम अगाडि नबढ्ला कि भन्नेलाई यसले पनि चिरफार गर्न सकेछ जस्तो लाग्छ मलाई। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो उत्तम पोखरेल पुटलबाट। हामीलाई के श्रोताहरू फेसबुकमा पनि लेख्नु भएको छ, तपाईँलाई त्यो प्रश्न अझै छ, मल्लिक आयोग र यसभन्दा अगाडि भनेको रायमाझी आयोग भन्दा कुन हिसाबले फरक छ भन्ने प्रश्न। तर हामीलाई बेगबहादुर छेत्री लेख्नुहुन्छ फेसबुकमा, न्याय र निष्ठाको छानबिन गर्न सकिएन भने सिधा साधाहरूले के गर्ने, माओवाद सिद्धान्तलाई अँगालेर आफ्नो स्वार्थ लागेको यदि पुष्टि भएमा पूर्ण रूपमा न्यायको व्यवस्था हुनुपर्छ कि भन्ने मेरो सुझाव छ भनेर भन्नुहुन्छ। त्यसै गरी डिबी कार्की बागुङबाट लेख्नुहुन्छ, द्वन्द्वकालका 1-2 घटना जस्ता ऋषिवीले ज्यान मारेका घटना बाहेक सबै घटना सत्य निरूपण आयोगबाट टुङ्गला हुनुपर्छ भनेर लेख्नुहुन्छ। फेसबुकमा बसन्त थापा लेख्नुहुन्छ, हिजोका सबै जघन्य अपराधहरूबाट उन्मुक्ति पाउनुपर्छ भन्ने सोच विचार एकीकृत माओवादीमा छ भनेर लेख्नुहुन्छ। त्यसै गरी कृष्णप्रसाद फेसबुकमा रामकुमार परियारजी युएईबाट लेख्नुहुन्छ, तत्कालीन समयमा विद्रोहीका रूपमा तपाईँको पार्टीले आम जनतालाई ज्यादै दुःख दियो, अहिले शान्ति प्रक्रियामा 81 पछाडि सर्ने तपाईँको पार्टीको कारण शान्तिप्रतिको शान्ति पक्षका मान्छेहरूले श्वास लिन पाएका छैनन्, हामीहरू कहिलेसम्म शान्तिका खोजीमा विदेशी रहने नेताज्यू, जवाब दिइदिनुहोस् भनेर। हस्, धन्यवाद। सबभन्दा पहिला सागरजीले राख्नुभएको यो मल्लिक आयोग र रायमाझी आयोग भन्दा के फरक हुन्छ भन्दा, हो आधारभूत रूपमै यसको फरक छ। हिजोका मल्लिक आयोग र रायमाझी आयोग चाहिँ सरकारको आदेशद्वारा गठन भएका थिए, तिनको विस्तृत कानुनी प्रावधानहरू थिएनन्, यो चाहिँ कानुन बमोजिम, कानुन बनाएर कानुन बमोजिम गठन हुने आयोग हो, यसको नियुक्ति प्रक्रिया, यसलाई दिएको कार्यादेश अनि यसले गर्ने काम कारवाही पनि फरक छन्। त्यसो भएको हुनाले यो आधारभूत रूपमै फरक हुन्छ, हिजो जस्तो निराश हुनुपर्ने स्थिति म यो देख्दिनँ। त्यसै गरी दोहोरो भिडन्त र अरू, हो त्यही हो, दोहोरो भिडन्तमा मरेका मान्छेहरूको बारेमा र अरू मान्छेहरूका बारेमा, विद्रोही र राज्य पक्षबाट चाहिँ भएका घटनाका सन्दर्भमा ज्यान गएका मान्छेहरूका बारेमा कसरी न्यायको कठघारामा ल्याउने, न्याय कसरी प्रत्याभूत गर्ने भन्ने विषयमा टिआरसी गठन गर्ने र त्यो आयोगले छानबिन गर्ने र छानबिनबाट जे सत्य पत्ता लाग्छ, अहिले हाम्रो दिमागमा भएको सत्यले पुगेन, त्यति बेला जे सत्य पत्ता लाग्छ त्यसका आधारमा, त्यसको सिफारिसका आधारमा अगाडि जाने। अब अधिकारी दम्पतिजीले सत्य निरूपण आयोग गठन हुनुपर्छ भनेर अनसन बसिदिनु भएको भएदेखि उहाँले राम्रो गर्नुभयो, झगझगाउनु भयो भन्ने हुन्थ्यो, त्यसो भन्नुभएको छैन। सत्य निरूपण आयोगलाई इन्कार गर्दै उहाँले चाहिँ त नियमित आपराधिक प्रक्रियाबाट जानुपर्छ भन्नुभयो, त्यो बेठिक गर्नुभएको छ। अब यो आम जनतालाई दुःख दिने र सुख दिने कुराका निम्ति समाज विभाजित छ। माओवादी समर्थकहरूले माओवादीले हामीलाई सुख दिएको थियो, अहिले माओवादी पछि हट्यो, हामीले दुःख पायौँ भनेका छन्। अब माओवादी विरोधीहरूले चाहिँ अहिले हामीले सुख पाएछौँ, त्यति बेला दुःख दियो भनेका छन्। यसको बारेमा मैले धेरै टिप्पणी नगरौँ। अब अघि तपाईँले चाहिँ भन्नुभयो नि, जस्तो गम्भीर प्रकृतिका मानवाधिकार उल्लङ्घनका विषयहरूमध्ये के हाल्ने के नहाल्ने भन्ने कुरा फरक फरक विश्लेषणहरू हुन सक्छन्। त्यही भएर गम्भीर प्रकृतिका मानवाधिकार उल्लङ्घन भनेर चाहिँ हामीलाई चाहिँ आयोगलाई स्वतन्त्रता दियौँ, उसले हेरोस्, जाँचोस् र पत्ता लगाओस् भनेर। तपाईँले बलात्कार त लेख्नुभयो, भनिसकेपछि लेखिदिएको भए आयोगलाई अलिक बाध्यकारी बनाउँथ्यौँ, कानुन अलिकति विधेयक अलिकति दह्रो हुन्थ्यो, बलियो हुन्थ्यो, जस्तो लाग्दैन? मलाई त्यस्तो लाग्दैन। हामीले कानुन बनाएरै मात्रै हुने हो भने यी अहिले जति घटनाहरू छन् नि, ती घटनाहरूको बारेमा कानुन अभावका कारणले ती घटनाहरूको अनुसन्धान नभएको होइन। त्यस कारण कानुनमा लेखिदिँदैमा हुने भएको भएदेखि हामीले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा यति धेरै ठाउँमा चाहिँ हस्ताक्षर गरेका छौँ, ती हस्ताक्षर गरेको कुरा राख्ने हो भनेदेखि त हाम्रो मुलुक स्वर्ण मुलुक हुनु थियो, असाध्यै चाहिँ राम राज्य हुने थियो, अतै असाध्यै स्वर्ग जस्तो हुने थियो। त्यस कारण लेखिदिएर मात्रै हुँदैन, लेखिदिएर मात्रै हुँदैन, गर्ने के गर्न सकिन्छ र के गर्नुपर्छ भन्ने कुरा चाहिँ मकसद, पहिलो मकसदको कुरा हो। दोस्रो कुरा, फेरि हामी आयोग गठन गर्दैछौँ भने आयोगमा विश्वास नगर्ने, सबै कुरा कानुनमा लेखिदिने, अक्षरमा लेखिदिने, अक्षरमा खोज्ने कि मान्छेको काम कारबाहीमा भावनामा खोज्ने भन्दा हामीले भन्यौँ विश्वास गर्नु। अहिले सर्वोच्च अदालत भन्यौँ नि, यो मुद्दामा यति फैसला गर, यो मुद्दामा नगर भनेर त भनेका छैनौँ नि। यो मुद्दामा यतिदेखि यति फैसला हुन सक्छ भने यति धेरै लिभरेज दिएको छ अनि हामीले विश्वास गरेका छौँ भने यो आयोगलाई किन नगर्ने? ईश्वर साउदजी कैलालीबाट के भनेर लेख्नुहुन्छ नि, खिमलाल देवकोटाज्यू, त्यसो भए नेपाली जनताले कहिले पनि न्याय नपाउने भए, आफ्नो छोरा मरेको बाबुआमाले न्याय पाउने कि नपाउने, कि फुजेल हत्याकाण्ड भएकै होइन भन्नु पर्यो, किन यो घटनालाई तोडमोड गरी साधारण नेपाली नागरिकमाथि चाहिँ कुटाराघात गरिरहेछ? ईश्वरजी, तपाईँ र मैले भनेको आधारमा न्याय हुने होइन, त्यो न्याय राज्यले भनोस् भन्ने हो। न्याय पाइन्छ, त्यो न्याय पाउनका निम्ति सत्य निरूपण आयोग गठन गरौँ भनेका छौँ, तर सत्य निरूपण आयोग गठन गर्नका निम्ति ढिलाइ भइरहेको छ। बरु तपाईँको पनि प्रयत्न के रहोस् भने छिटोभन्दा छिटो सत्य निरूपण आयोग गठन होस् र न्याय प्रदान गर्ने काममा चाहिँ अवरोध सिर्जना नगरियोस् भन्ने तपाईँले पनि अपिल गरिदिनु होला। ट्विटरमा हामीलाई विष्णुजी लेख्नुहुन्छ, युद्धमा नियम हुन्छ कि हुँदैन, नियम विपरीत गर्नेलाई कारवाही हुनुपर्छ कि पर्दैन? हो, युद्धमा नियम हुन्छ, त्यो युद्धमा, युद्धको नियम भनेको जेनेभा कन्भेन्सन हो, जेनेभा कन्भेन्सन लागू भयो भने त्यो मुलुकको स्थानीय कानुनहरू निष्क्रिय हुन्छन्, त्यस कारण त्यो युद्ध थियो भने त्यसलाई जेनेभा कन्भेन्सन अन्तर्गत हेर्नुपर्छ, त्यो युद्ध थिएन भने अहिलेको चाहिँ रेगुलर कानुन अनुसार हेर्नुपर्छ। हाम्रो डबल स्ट्यान्डर्ड के भयो भने भन्ने बेलामा त्यति बेला युद्ध थियो भन्ने तर लागू गर्न खोज्ने चाहिँ स्थानीय कानुन यहीँनिर अन्तर्विरोधी भएको छ। ए भने चाहिँ जेनेभा कन्भेन्सनबाटै गयो भने पनि एकीकृत माओवादी खोज, हामीले त सबभन्दा बढी जेनेभा कन्भेन्सनको माग गर्ने हामी हौ। त्यति बेला राज्यले त्यसलाई युद्ध घोषणा गर्न चाहेन, सकेन, त्यसले आपराधिक घटना बन्यो, तर अन्तत त्यो जेनेभा कन्भेन्सन अन्तर्गतको युद्ध थियो भन्ने कुरा स्थापित भयो। तर अहिले नियमित कानुन अनुसार चाहिँ त्यसलाई डिल गर्न खोजिएको छ, त्यहाँनिर अन्तर्विरोध भएको छ, मिलेको छैन। दुईजना श्रोता लिन्छु, त्यसपछि मलाई तपाईँहरूको सिफारिस प्रक्रियामाथि केही सोध्नु छ, छोटो छोटोमा जवाब दिनुपर्छ, तपाईँ किनकि समय छैन। भूपराज पाठक हुनुहुन्छ चितवनबाट। भूपराजजी नमस्ते। हजुर नमस्कार, अतिथिमा पनि मेरो नमस्कार। नमस्कार, मेरो प्रश्न के छ भन्दाखेरि, कुनै समयमा एउटा कथन थियो न्याय नपाए गोर्खा जानु भनेर, तर आज गोर्खाकै मान्छे आज अन्यायमा परेको छ, न्याय खोज्दै चाहिँ यति लामो समय अनसन बस्न परेको छ। मेरो प्रश्न के भन्दाखेरि, यो सत्य निरूपण जस्तो मेरोमिला आयोग बनिसकेपछि अधिकारी दम्पतिहरूले यति समयसम्म अनसन बसिसके, उनीहरूको छोराको हत्या भएपछि उनीहरूलाई कस्तो किसिमको न्याय दिइन्छ, र यहाँले अहिले अनसन हो कि के हो यो भनेर भन्नु, किनभने तपाईँलाई चाहिँ उहाँहरू अनसन बसेको भन्ने कुरामै शङ्का छ। हस् धन्यवाद भूपराजबाट, म आउँछु त्यसमा, कि एउटै विषयमा धेरैचोटि घुमि पनि सक्यौँ हामीहरू। सूर्यबहादुर अधिकारी हुनुहुन्छ, जुम्लाबाट हुनुहुन्छ। सूर्यजी नमस्कार। नमस्कार। हजुर सूर्यजी। अर्जुनजीलाई पनि नमस्कार। नमस्कार। मेरो प्रश्न यो छ कि जुन 62% जनयुद्धमा नेपालीको अकालमा ज्यान गयो उनीहरूको खोजी छैन, एउटा अधिकारी दम्पति छोराको लागि अनसन बस्दा बित्तिकै आज संविधान बनाउनुको कुल छैन, पार्टीको रोकिएर दण्डको कुरा किन? के संविधान बनाउने नेपालको विकास गर्ने पक्षमा हुनुहुन्छ कि तपाईँ लडाइँमा जानुहुन्छ? खोला बगाउने पक्षमा हुनुहुन्छ? सानो कुराले त यत्रो रूप लियो के संविधान बनाउने विभिन्न चरणमा छलफल भइरहेछ। मलाई तपाईँलाई सोध्नु मन लाग्यो, अघि पनि तपाईँले किटान गर्नुभयो भूपराज पाठकजीलाई चाहिँ अर्कै ठाउँबाट खाना खुवाइरहेको हुनाले त्यो अनसन होइन भनेर भन्नुभयो तपाईँले, यद्यपि खाना त भातमा खुवाएर खाने रहर होला, उहाँहरू न्यायकै लागि बस्नु भयो भन्ने कुरा मलाई चाहिँ मलाई त्यस्तो लाग्छ। त्यो खैर त्यो फरक कुरा रह्यो। अब अर्को एउटा विवाद सिफारिसको सवालमा छ। तपाईँहरूकोले अहिले मस्यौदामा के भन्छ भने सत्य निर्बन्धता मेलमिलाप आयोगमा संविधान सभाका अध्यक्ष रहने गरी माझगर आयोगको सदस्य अरू विज्ञ सहितको कमिटी जुन आयोग छ त्यो आयोगले सत्य निरूपण र मेलमिलाप गर्ने अधिकार राख्छ र जुन जुन कारवाहीका लागि सिफारिस गर्नुपर्ने विषयहरू चाहिँ उसले सिफारिस गर्छ महान्यायाधिवक्तामा, महान्यायाधिवक्ताले आफ्नो विवेक प्रयोग गरेर उनलाई लाग्यो भने उसले त्यसलाई चाहिँ अदालती प्रक्रियामा लिएर जान्छ भन्छ नि त। यसको बारेमा म भन्छु। पहिला त भूपराजजीले भनेको कुरा न्याय नपाए गोर्खा जानु भन्ने कुराका सम्बन्धमा निरापराध निर्दोष मान्छेहरूलाई मुद्दा चलाएर तिनीहरूले अन्याय भोगिरहेका छन् त्यो कुरा पनि हेर्नु पर्ला। अब तपाईँले सिफारिसको कुरा गर्दाखेरि आयोग गठनका निम्ति सिफारिस गर्ने चाहिँ पूर्व प्रधान न्यायाधीशहरू मध्येबाट एकजना र मानव अधिकार आयोगको अध्यक्ष र सदस्य अध्यक्ष वा अध्यक्षले तोकेको सदस्य एकजना र सरकारले तोकेका मनोनित गरेका तिनजना व्यक्तिको सिफारिस समिति हुन्छ। त्यसले आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्छन्, आयोगले अनुसन्धान गर्छ, अनुसन्धानबाट प्राप्त भएको सिफारिसका प्राप्त भएको तथ्य प्रमाणका आधारमा अनि उसले चाहिँ कारवाहीका निम्ति मुद्दा चलाउनु पर्यो भने मुद्दा चलाउनका निम्ति सिफारिस गर्छ। तपाईँले भनेकै ठिक हो, महान्यायाधिवक्तालाई संविधानले नै हाम्रो संविधानले नै मुद्दा चलाउने निर्णय गर्ने अधिकार उसलाई दिएको छ। त्यसो भएको हुनाले मैले तर्क गर्ने गरेको छु, होइन महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेको त बेठिक हुन्छ भन्ने लाग्छ भने संविधान संशोधन गरौँ, होइन संविधान मातहत यो विषयवस्तु चाहिँ हामीले अनुसन्धान गर्न खोजेका हौँ भने हामी चाहिँ त्यही व्यवस्थालाई मानौँ भन्ने। जस्तो मानवाधिकार आयोग छ नि जसले 11,000 लगभग मुद्दा हेरेको छ, उसले अनुसन्धान गरेको छ। व्यस्त बजारको रूपमा विकास हुँदै गइरहेको बकुल्लहर